तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईको साथमा। नजुदाई आँखा तरेको पो राम्रो, लुकी छिपी माया गरेको पो राम्रो। नजुदाई आँखा तरेको पो राम्रो, लुकी छिपी माया गरेको पो राम्रो। दुःखमा त भिजेकै हो नि परेली, दुःखमा त भिजेकै हो नि परेली। खुसीमा हर्ष आँसु झरेको पो राम्रो, नजुदाई आँखा तरेको पो राम्रो। बर्सौ ए हजुर आउनु सो भन्दा, बर्सौ ए हजुर आउनु सो भन्दा। नाई भन्दै पर सरेको पो राम्रो, नजुदाई आँखा तरेको पो राम्रो। रिसाउँदा राम्रो लाग्छ मलाई त, रिसाउँदा राम्रो लाग्छ मलाई त। हाँस्दा डिम्पल परेको पो राम्रो, नजुदाई आँखा तरेको पो राम्रो। मायामा बदनाम हुनै परेसी, मायामा बदनाम हुनै परेसी। बिहानीकै साथ मरेको पो राम्रो, नजुदाई आँखा तरेको पो राम्रो। लुकी छिपी माया गरेको पो राम्रो। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांश सँगसँगै अनलाइन रेडियो हाम्रो संसार र पीएनएन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी साथै अनलाइन रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियोको कार्यक्रम गजल संसार। 2069 मंसिर महिनाको आज 25 गते सदा झैं आज पनि तपाईँले नै लेखी प्रेषित गर्नुभएका गजल रूपी शब्दहरू समेट्न आइसकेकी छु म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरिन, र मलाई प्रविधि संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार र पीएनएन रेडियो तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले लगन गर्नुहोस् www.radiohamrosansar.com। यदि तपाईँले यस अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ भने तपाईँले लगन गर्नुपर्नेछ www.chisapaninepalblogspot.com, www.mohanbihaniblogspot.com, www.nqkhabar.com, www.esahityasansar.com र यस कार्यक्रमलाई तपाईँले radiohamrosansar.com मा गएर पनि सुन्न सक्नुहुनेछ। यसको साथसाथै कार्यक्रमको एउटा छुट्टै पेज रहेको छ गजल संसार, तपाईँले यस कार्यक्रमलाई यो छुट्टै पेज गजल संसारमा पनि गएर सुन्न सक्नुहुनेछ, साथै डाउनलोड पनि गर्न सक्नुहुनेछ। यो जानकारी सँगसँगै आज पनि तपाईँले कोरेर मेल गरी प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू मेरो साथमा रहेको छ। गएको हप्ता साभार गर्न नसकेका गजलहरू पनि आज मैले लिएर आएकी छु। यो गजल सँगसँगै केही साङ्गीतिक गजलहरू पनि मैले लिएर आएकी छु र म तपाईँसँग करिब 1 घण्टासम्म म तपाईँको साथमा रहनेछु। आशा छ सदाझैं आज पनि तपाईँले मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने। सुरुमा मैले एउटा गजल साभार गरिसकेको थिएँ, त्यस गजल सँगसँगै आज यस कार्यक्रमको ढोका मैले उगारिसकेकी छु। सुरुमा मैले साभार गरेको गजल थियो भक्तिपुर सात सर्लाहीका स्थायी निवासी साहित्य अनुरागी मोहन बिहानीजीको गजल। उहाँको आफ्नै एउटा ब्लग पनि रहेको छ जहाँ तपाईँले यस कार्यक्रम गजल संसार सुन्न र डाउनलोड पनि गर्न सक्नुहुनेछ। मोहनजीको गजलहरू पनि मलाई एकदमै मनपर्छ र यो गजल पनि मलाई एकदमै मन परेको गजल हो। पक्कै पनि तपाईँलाई पनि यो गजल मन पर्यो होला भन्दै यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा मोहनजीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस्तै यस्तै गजलहरू साभार गर्दै गर्नेछु। अहिलेलाई भने यो साङ्गीतिक आवाजले सजिएको गजल तपाईँ समक्ष राख्दछु। नहे र त्यसरी ए सुन्दरी मलाई तिमी घरि घरि, हजुर यही साङ्गीतिक गजल। घरी घरी मोरङ जिल्ला उर्लाबाली गाउँ खर्का पर्यो थार मेरो जितु पर्यो नाउ दर्शन नमस्कार यो जितु खर्का गाउँलेको तर्फबाट अनलाइन रेडियो हाम्रो संसारको साप्ताहिक कार्यक्रम गजल संसारमा आज म एउटा मेरो गजल वाचन गर्दैछु कृपया स्वीकार्नुहोला ताले आजको प्रतिक्रिया दुःखमा परे थिएँ पाखुरी बजायो दुःखमा परे थिएँ पाखुरी बजायो हाँसेरै रमायो उत्सवै मनायो दुःखमा परे थिएँ पाखुरी बजायो हाँसेरै रमायो उत्सवै मनायो मेरो के गल्ती थियो गरिबी हुनुमा मेरो के गल्ती थियो गरिबी हुनुमा अशक्त ठानेर बेसरी सतायो हाँसेरै रमायो उत्सवै मनायो पस्ताए हुने थियो दुःखको दासता पस्ताए हुने थियो दुःखको दासता गोधुली साँझमा झुलुक्क उदायो हाँसेरै रमायो उत्सवै मनायो मरेर केलान्छौ बेरेर काठोमा मरेर केलान्छौ बेरेर काठोमा इमान बेचेर तिमीले के पायो हाँसेरै रमायो उत्सवै मनायो युद्धको सिपाहीमा लडेरै मर्ने थिए कुर्सीको खेलमा भनका पठायो हाँसेरै रमायो उत्सवै मनायो हाँसेरै रमायो उत्सवै मनायो, दुःखमा परे पनि बाँकुरी बजायो हाँसेरै रमायो उत्सवै मनायो। हजुर, अहिले तपाईँले सुनिहाल्नु भयो यो साङ्गीतिक आवाज पसार साबर भएको गजल। यो गजल थियो मोरङका स्थायी निवासी जितु खड्का गाउँलेजीको आफ्नै स्वरमा। उहाँ पनि आजका जल्दो बल्दो गजलकार हुनुहुन्छ। उहाँले एक संग्रह पनि निकाल्नु भएको छ जुन संग्रहको नाम रहेको छ छछल्किएका भावना। हजुर, यही छछल्किएका भावना नामक संग्रह। धन्यवाद जितुजी, यति सुन्दर गजल आज गजल संसारमा तपाईँकै स्वरमा श्रोता सामु सुनाउनु भएकोमा। अब भने म अर्को गजल जोड्न चाहन्छु। यो गजल रहेको छ साहित्य अनुरागी राजु मुखिया दर्पणजीको। उहाँका गजल पश्चात फेरि पनि तपाईँ माझ एउटा साङ्गीतिक गजल जोड्नेछु। माया लाग्छ फुलको जुनको पनि, छिया छिया मुटु भित्र एउटा उनको पनि। हजुर, यही गजल रहनेछ। अहिलेलाई भने राजु मुखियाजीको गजल। उहाँको गजल देशभक्ति रहेको छ र उहाँले यो गजल हाल कतारदेखि लेखेर प्रेसित गर्नुभएको थियो। राजुजीका गजल शब्द लहरीहरू यसरी अगाडि बढेका छन्। सीमा काटी बैरी भुक्दा छातीभरि देश दुख्छ, गोर्खालीको सानो लुग्दा छातीभरि देश दुख्छ। सीमा काटी बैरी भुक्दा छातीभरि देश दुख्छ, गोर्खालीको सानो लुग्दा छातीभरि देश दुख्छ। जननीको छातीमाथि तांडव नृत्य गर्दा बैरी, जननीको छातीमाथि तांडव नृत्य गर्दा बैरी, प्रतिकारमा शिर झुक्दा छातीभरि देश दुख्छ। सीमा काटी बैरी भुक्दा छातीभरि देश दुख्छ। निर्झर बग्ने छागा अनि मेचीकाली सेती जस्तो, निर्झर बग्ने छागा अनि मेचीकाली सेती जस्तो, हाम्रो तातो खुन सुक्दा छातीभरि देश दुख्छ। सीमा काटी बैरी भुक्दा छातीभरि देश दुख्छ। मेची काली महाकाली शान्ति भूमि माथि दुश्मन, मेची देखि महाकाली शान्ति भूमि माथि दुश्मन, गिद्धे आँखा लाउँदै ढुक्दा छातीभरि देश दुख्छ। सीमा काटी बैरी भुक्दा छातीभरि देश दुख्छ। देशको लागि खुन पसिना बगाउने ती शहीदको, देशको लागि खुन पसिना बगाउने ती शहीदको, सालिक लिने रुँदै थुक्दा छातीभरि देश दुख्छ। सीमा काटी बैरी बुक्दा छातीभरि देश दुख्छ, गोर्खालीको सानो लुग्दा छातीभरि देश दुख्छ। माया लाग्छ मलाई फुलको जुनको पनि, माया लाग्छ मलाई फुलको जुनको पनि, छिया छिया मुटु भित्र, छिया छिया मुटु भित्र, छिया छिया मुटु भित्र एउटा ठाउँको पनि। माया लाग्छ मलाई फुलको जुनको पनि, फुलको मुना तिमी जुनको शीतल, फुलको मुना तिमी जुनको शीतल, आतिन्छन् देख्दा केवल एक पल, गीतको लय तिमी प्रीतको गजल। माया लाग्छ मलाई पापी मनको पनि, माया लाग्छ मलाई पापी मनको पनि, लुकाएर मन भरे, लुकाएर मन भरे, लुकाएर मन भरे प्रीत खोज्ने तनको पनि। माया लाग्छ मलाई फुलको जुनको पनि, मन को ढोका खोला ए मेरो हजुर, मन को ढोका खोला ए मेरो हजुर। बर्खा मास घाम लाग्ने बादल फुहार, काला माझ फकी दिन फूल को रहर। माया लाग्छ उनको चंस मन को पनी, माया लाग्छ उनको चंस मन को पनी। न पिए मात लाने, न पिए मात लाने, न पिए मात लाने तीर नजर को पनी। माया लाग्छ मलाई फुलको जुनको पनि, माया लाग्छ मलाई फुलको जुनको पनि। छिया छिया मुटु भित्र, छिया छिया मुटु भित्र, छिया छिया मुटु भित्र एउटा छाउको पनि। माया लाग्छ मलाई फुलको जुनको पनि। नमस्कार, म किरण थेबे लिम्बू। म नेपालमा नेपालको पूर्वीय क्षेत्र जुन मेरो पुर्ख्यौली जिल्ला ताप्लेजुङ हो, त्यसपछिका मेरा स्थायी ठेगाना सुनसरी जिल्ला मिटरी हो। र हाल म यो बेलायतमा आफ्नो प्रवासी जीवन म व्यतीत गरिरहेको छु। र आज म हजुरहरूको समक्ष रेडियो संसारको साप्ताहिक कार्यक्रममा गजल संसारमा उपस्थित भइरहेको छु। र यस गजल संसारमा तपाईँहरूको समक्ष म एउटा गजल कोसेली लिएर उपस्थित भएको छु। र गजल यसरी उठानुहुन्छ। बिर्सनेलाई रातैभरि सम्झनाको दियो बाले, प्यासी आत्मा निचोरेर बिर्सनाको दियो बाले। बिर्सनेलाई रातैभरि सम्झनाको दियो बाले, प्यासी आत्मा निचोरेर बिर्सनाको दियो बाले। जिन्दगीका सारा खुसी उनकै लागि दिनु भने, जिन्दगीका सारा खुसी उनकै लागि दिनु भने, आफ्नै मुटु पगालेर वेदनाको दियो बाले। विस्मातको हुरी चली भाग्य सबै उडी जाँदा, विस्मातको हुरी चली भाग्य सबै उडी जाँदा, आफ्नै खुसी जलाएर अर्चनाको दियो बाले। सँगै जिउने सँगै मर्ने जिन्दगीको तारा टुट्दा, सँगै जिउने सँगै मर्ने जिन्दगीको तारा टुट्दा, बिरहीको भाका सँगै मुसाको दियो बाले। मिरमिरेमा अलिकति आशाभरि किरण झर्दा, मिरमिरेमा अलिकति आशाभरि किरण झर्दा, हत्केलामा आँसु थापी भावनाको दियो बाले। हत्केलामा आँसु थापी भावनाको दियो बाले। बिर्सनेलाई रातैभरि सम्झनाको दियो बाले, प्यासी आत्मा निचोरेर बिर्सनाको दियो बाले। धन्यवाद, नमस्कार। हजुर, यहाँहरूलाई पुनः स्वागत गर्दछु। अहिले तपाईँ सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसारमा गजल संसार। यो साङ्गीतिक गजल प्रसाद सावार गर्नु भएको थियो गजल सुनसरी स्थायी निवासी साहित्य अनुरागी किरण थेबे लिम्बुजीले। उहाँको गजल आफ्नै स्वरमा सुनाउनु भएको थियो यहाँहरूलाई। बिर्सनेलाई रातैभरि सम्झनाको दियो बाले, प्यासी आत्मा निचोरेर तिर्सनाको दियो बाले। हजुर, यही गजल थियो। धन्यवाद किरणजी, यति सुन्दर गजल सावर गरी सुनाउनु भएकोमा। यस्तै अर्को गजल जोड्दैछु यहाँहरूमा। तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु, कफन भित्र बेरिएर चल्दै हुनेछु। तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु, कफन भित्र बेरिएर चल्दै हुनेछु। नौमती बाजासँगै घुम्टो तिमीले ओर्दा, नौमती बाजासँगै घुम्टो तिमीले ओर्दा, मलामीको कफन मेरो खोल्दै हुनेछु, तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु। सिउँदो तिम्रो पराईले रङ्गाउने बेला, सिउँदो तिम्रो पराईले रङ्गाउने बेला, चितामाथि लास भई जल्दै हुनेछु, तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु। अन्माएर तिम्रो डोली पराई घर जाँदा, अन्माएर तिम्रो डोली पराई घर जाँदा, सल्किएर चितामाथि गल्दै हुनेछु, तिम्रो जन्ती आउँदा म डल्दै हुनेछु। नयाँ घरमा तिमीले पहिलो कदम राख्दा, नयाँ घरमा तिमीले पहिलो कदम राख्दा, शमशान घाटमा हेर्नु म बल्दै हुनेछु, तिम्रो जन्ती आउँदा म डल्दै हुनेछु। तिम्रो जन्ती आउँदा म ढल्दै हुनेछु, कफन भित्र बेरिएर चल्दै हुनेछु। हजुर, अहिले साबार गरेको गजल थियो कपिल वस्तु स्थायी निवासी साहित्य अनुरागी राजुजीको गजल। उहाँले हाल यो गजल दुबईदेखि लेखेर प्रेषित गर्नुभएको थियो। उहाँका गजल निकै मार्मिक बनेको छ। नौमती बाजासँगै घुम्रो तिमीले ओर्दा मला मि कफन मेरो खोल्दै हुनेछु। हजुर, यही थियो उहाँको गजल। हार्दिक धन्यवाद व्यक्त गर्दछु राजुजी प्रति मार्मिक गजल लेखेर प्रेषित गर्नुभएकोमा। यस्तै फेरि यहाँ माझ अर्को साङ्गीतिक आवाजमा रहेको गजल जोड्न चाहन्छु। घाइते बनायो मलाई मायालु तरबारले, बरालियो जिन्दगी छोडी गइन् तिहारले। हजुर, यही साङ्गीतिक गजल। घाइते बनायो मलाई मायालु तरबारले, घाइते बनायो मलाई मायालु तरवारले, बरालियो जिन्दगी छोडी गइन यारले। घाइते बनायो मलाई मायालु तरवारले, बरालियो जिन्दगी छोडी गइन यारले। सुने न पुकार मेरो देउताको दरबारले, सुने न पुकार मेरो देउताको दरबारले। शत्रु आए लड्न बरु सकिन्छ समरमा, समरमा समरमा। शत्रु आए लड्न बरु सकिन्छ समरमा, समर्पण गर्नै पर्ने रीत रहेछ प्रेममा। शत्रु आए लड्न बरु सकिन्छ समरमा, समर्पण गर्नै पर्ने रीत रहेछ प्रेममा, रीत रहेछ प्रेममा। दिलमा चोट दिन मलाई आफ्नै दिलदारले, चोट दिन मलाई आफ्नै दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, दिलदारले, चोट दिन मलाई आफ्नै दिलदारले, परालियो जिन्दगी छोडी गइन यारले। सुने न पुकार मेरो देउताको दरबारले, सुने न पुकार मेरो देउताको दरबार। पाए हुन्थ्यो बरु मायाको निधिमा बीमा बीमा गर्न पाए हुन्थ्यो बरु मायाको निधिमा फोर्न पाए हुन्थ्यो बरु विरहको सीमा गर्न पाए हुन्थ्यो बरु मायाको निधिमा फोर्न पाए हुन्थ्यो बरु विरहको सीमा विरहको सीमा वियोगीलाई कुनै राहत दिदैन सरकारले वियोगीलाई कुनै राहत दिदैन सरकारले सरकारले सरकारले सरकारले सरकारले सरकारले सरकारले सरकारले वियोगीलाई कुनै राहत दिदैन सरकारले परालियो जिन्दगी छोडी गइन यारले सुने न पुकार मेरो देउताको दरबारले सुने न पुकार मेरो देउताको दरबार फुलका पत्थर हुन्छ भनेपछि जाने जिउनु यहाँ पत्थर हुन्छ भनेपछि जाने हुँदा मात्र राम्रो माया छुट्दाखेरि साथी हुँदा मात्र राम्रो माया छुट्दाखेरि साथी हामी पनि सहर हुन्छ भनेपछि जाने जिउनु कहाँ पत्थर हुन्छ भनेपछि जाने नदेखाउँ भन्छु वियोग तर पनि कसरी नदेखाउँ भन्छु वियोग तर पनि कस्तो कल्ली कल्ली खबर हुन्छ भरेपछि जाने फुलका पत्थर हुन्छ भरेपछि जाने भन्थे रक्सी न पियो देवदास पनि भन्थे रक्सी न पियो देवदास पनि जुनै पर्ने घर हुन्छ भरेपछि जाने फुलका पत्थर हुन्छ भरेपछि जाने जिउनु कहाँ पत्थर हुन्छ भरेपछि जाने योगको आगो दिनमा लागेपछि थाहा योगको आगो दिनमा लागेपछि थाहा भयो बाघ पनि बगर हुन्छ भनेपछि जाने फुलका पत्थर हुन्छ भनेपछि जाने जिउनु कहाँ पत्थर हुन्छ भनेपछि जाने हजुर अहिले गजल साबार गर्नुभएको थियो गौरव श्रेष्ठजीले जनकपुर स्थायी निवासी श्रेष्ठजीले हाल दुबईदेखि यो गजल साबार गर्नुभएको थियो फूल कहाँ पत्थर हुन्छ परेपछि जाने जिउनु यहाँ भत्तर हुन्छ परेपछि जाने हजुर यही गजल उहाँले साबार गर्नुभएको थियो धन्यवाद गौरवजी यहाँलाई यति सुन्दर गजल साबार गरिदिनु भएकोमा उहाँको यो गजल सँगै म अर्को गजल जोड्न चाहन्छु यो गजल लेखेर प्रेषित गर्नुभएको छ दिलीप अन्जन राईजीले उहाँका गजलांश शब्द शेरहरू यसरी अगाडि बढेका छन् लेख्दैछु आज युगले छोडेको राटोको कहानी विवाद भई दाजु र भाइ फाटोको कहानी लेख्दैछु आज युगले छाडेको राटोको कहानी विवाद भई दाजु र भाइ फाटोको कहानी एउटै देशका सन्तान हामी को आफ्नो को पराई एउटै देशका सन्तान हामी को आफ्नो को पराई भन्दछ जसले भुल्दछ उसले माटोको कहानी लेख्दैछु आज युगले छाडेको राटोको कहानी रित्याई छाडे भरो भकारी न नाना न खाना रित्याई छाडे भरो भकारी न नाना न खाना चौरासी व्यञ्जन खानाको होइन आटोको कहानी लेख्दैछु आज युगले छोडेको राटोको कहानी न पढ्न पाए न लेख्न पाए न सर न सम्मान न पढ्न पाए न लेख्न पाए न सर न सम्मान समाज माझ हेपिनै पर्ने लाटोको कहानी लेख्दैछ आज युगले छाडेको राटोको कहानी लिएर सत्ता खाए नि भत्ता भुले नि नेताले लिएर सत्ता खाए नि भत्ता भुले नि नेताले म लेख्दै जान्छु गोर्खाली खुना टाटोको कहानी लेख्दैछु आज युगले छाडेको राटोको कहानी विवाद भई दाजु र भाइ फाटोको कहानी हजुर अहिले साबार गरेको गजल थियो भोजपुर स्थानीय निवासी साहित्य अनुरागी दिलीप राई अन्दानजीको गजल उहाँले हाल यो गजल कासादेखि लेखेर प्रेषित गर्नुभएको थियो यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु दिलीपजी प्रति यस्तै अर्को साङ्गीतिक गजल राख्ने बेला भएको छ त्यसैले तपाईँमा यो साङ्गीतिक गजल तिम्रो मेरो प्रेमको कहानी हुने भयो नडल्किँदै रात फेरि बिहानी हुने भयो तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा अनलाइन रेडियो हाम्रो संसार। गजल सर सुरज गिरी जीको जित उनकै भयो, गजलको शीर्षक रङ्गशाला मेरो थियो जित उनकै भयो, बासी मारे मैले कति जित उनकै भयो, जित सम्झि होसियार अबिर यात्रा गरेँ, हार मान्दै बसे पनि जित उनकै भयो, तारा टिपी माला उनले धोको दिन थियो मेरो, तारा टिपी माला उनले धोको थियो मेरो, सयपत्री गासिन दिदी उनको भयो, तडपिएर विरहमा मैले आँसु कति झारेँ, तडपिएर विरहमा मैले आँसु कति झारेँ, मनको आवाज सुनि सुनि जित उनको भयो, लजार लुकी उनी टाढा हुँदै बसिरहेँ, लजार लुकी उनी टाढा हुँदै बसिरहेँ, एउटा गल्ती मेरो भेट्दा जित उनकै भयो, एउटा गल्ती उनको भेट्दा जित मेरो भेट्दा जित उनकै भयो। सुरज गिरी कावतोटी नवलपरासी। हजुर, अहिले साबार भाइको गजल थियो सुरज गिरीको। हजुर, सुरज गिरीजीको गजल र यो गजल साबार गर्नुभएको थियो साहित्य अनुरागी भोला थापा छेत्रीजीले। तनहु बसन्तपुरका स्थानीय निवासी हुनुहुन्छ उहाँ, र अहिले उहाँले यो गजल कतारदेखि साबार गर्नुभएको थियो। धन्यवाद यहाँलाई, यहाँले सुरजजीको यो गजल साबार गरिदिनु भई गजलकारहरूमा अझै हौसला प्रदान गरिदिनु भएकोमा। आशा छ आगामी दिनमा यहाँले आफ्नै गजल साबार गर्नुहुनेछ कार्यक्रम गजल संसारमा। यसै गरी अर्को गजल यहाँ समक्ष म जोड्न चाहन्छु। यो गजल लेखेर प्रेषित गर्नुभएको छ रोशन खड्काजीले। उहाँको स्थायी ठेगाना रहेको छ सहरे 8 दोलखा, र उहाँले यो गजल पनि दोलखादेखि नै लेखेर प्रेषित गर्नुभएको थियो। धन्यवाद रोशनजी यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा। रोशनजीको यो गजल पश्चात म फेरि पनि तपाईँ माझ अर्को गजल जोड्न चाहन्छु। बगर बगर भो जिन्दगी, जहर जहर भो जिन्दगी, आफै जिउन खोज्ने यो मन आँसुको नहर भो जिन्दगी। हजुर, यही गजल राख्नेछु अहिलेलाई भने भट्टजीको यो गजल। लासमाथि सल्काएको धुप भयो जिन्दगी, दुनियाँले थुकेपछि चुप भयो जिन्दगी, लासमाथि सल्काएको धुप भयो जिन्दगी, दुनियाँले थुकेपछि चुप भयो जिन्दगी, तिमीलाई आफ्नो सम्झि छातीभित्र लुकाउँदा, तिमीलाई आफ्नो सम्झि छातीभित्र लुकाउँदा, कालो मैलो पोतिएको रूप भयो जिन्दगी, लासमाथि सल्काएको धुप भयो जिन्दगी, मिठो माया बनाएको थिए तिमीलाई खुवाउन, मिठो माया बनाएको थिए तिमीलाई खुवाउन, तर आज बेस्वादको सुख भयो जिन्दगी, लासमाथि सल्काएको धुप भयो जिन्दगी, गरिबको छोरालाई माया जालमा पारिदिँदा, गरिबको छोरालाई माया जालमा पारिदिँदा, एकहोरो माया गरी बेकुब भयो जिन्दगी, लासमाथि सल्काएको धुप भयो जिन्दगी, तिमीले साखा छोडेपछि गाउँ जली घर ढल्दा, तिमीले साखा छोडेपछि गाउँ जली घर ढल्दा, खाडीको यो मुलुकमा छाप छुप भयो जिन्दगी, लासमाथि सल्काएको धुप भयो जिन्दगी, दुनियाँले थुकेपछि चुप भयो जिन्दगी। शहर मा कहीं जिंदगी बसना विलास मा जिंदगी मत मदिरा को नशा मा बेहोस हुने मत मदिरा को नशा मा बेहोस हुने रहर भयो जिंदगी हो रहरै रहर भयो जिंदगी बगर बगर भो जिंदगी जानी जानी जानी भम बगर पानी फोहर मा कहीं जिंदगी आसर डरै डर मा जिंदगी फोहरै फोहर मा कहीं जिंदगी आसर डरै डर मा जिंदगी अशांति को पारी पसेरा संसार मायो अशांति को पारी घुमरी भयो जिंदगी हो जल को घुमरी भयो जिंदगी बगर बगर हो जिंदगी जहर जहर हो जिंदगी हो बगर बगर हो जिंदगी जहर जहर हो जिंदगी हसे जीवन खोजने यो मन गजल लेख्नु पर्यो मारिदिन्छु म त सही नाम र ठेगानालाई मारिदिन्छु म त किन गजल लेख्नु पर्यो सारिदिन्छु म त सही नाम र ठेगानालाई मारिदिन्छु म त थाहा नभए आफै हुन्छ पाए ठिक्क पार्दै थाहा नभए आफै हुन्छ पाए ठिक्क पार्दै गोही काजै स्वार्थी आँसु झारिदिन्छु म त किन गजल लेख्नु पर्यो सारिदिन्छु म त बधाई र प्रशंसाले भरिएलान् भित्तो बधाई र प्रशंसाले भरिएलान् भित्तो यथार्थलाई वैतरणी सारिदिन्छु म त किन गजल लेख्नु पर्यो सारिदिन्छु म त गजलकार भए भन्दै साथी सङ्गतिलाई गजलकार भए भन्दै साथी सङ्गतिलाई धाक धकु सँगै मख पारिदिन्छु म त किन गजल लेख्नु पर्यो सारिदिन्छु म त किन गर्यो बैमानी जाल र झेल भन्दै किन गर्यो बैमानी जाल र झेल भन्दै सोधिहाले भने पनि टारिदिन्छु म त किन गजल लेख्नु पर्यो सारिदिन्छु म त सही नाम र ठेगानालाई मारिदिन्छु म त हजुर यो साङ्गीतिक आवाज पश्चात साभार गरेको गजल थियो कोमल भट्टाजीको उहाँ यस कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ साथै यसरी निरन्तरता दिनुभएकोमा म एकदमै खुसी छु पुरानो नयाँ काठमाडौँ उहाँको स्थायी ठेगाना रहेको छ र हाल अमेरिकाको न्युयोर्कमा उहाँ हुनुहुन्छ यति सुन्दर गजलको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु कोमलजी प्रति मलाई धेरै खुसी लाग्छ तपाईँहरूले प्रवासमा रहेर पनि कामको व्यस्तता बावजुद पनि यति सुन्दर गजलहरू कोर्नु भएकोमा र साहित्यलाई माया गर्नु भएकोमा तपाईँका यस्तै सुन्दर सुन्दर गजलहरू साभार गर्दा गर्दै कतिखेर एक घण्टा बिति गएछ थाहा नै भएन मलाई प्रविधि मित्रले समय सकिसकेको संकेत गर्नुहुँदा पो बल्ल थाहा पाए तपाईँको यस्तै थुप्रै गजलहरू साभार गर्ने मन हुँदा हुँदै पनि आज मैले तपाईँबाट बिदाको हात हल्लाउनै पर्छ अझै पनि तपाईँको थुप्रै थुप्रै गजलहरू बाँकी नै छन् समय नभएको कारण आज मैले साभार गर्न सकिन तर अर्को हप्ता अवश्य पनि साभार गर्ने नै छु तपाईँहरूका यी सुन्दर सुन्दर गजलहरू सुरुदेखि अन्त्यसम्म यहाँले मसँग बसेर मसँग रहेर मलाई साथ दिनु भएकोमा सम्पूर्ण गजल अनुरागी, गजल पारखी एवं गजल सर्जक मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै मलाई प्रविधिमा सहयोग गर्नुहुने उद्धवजीलाई पनि म धन्यवाद नदी रहनै सक्दिन। आजको कार्यक्रमको रेकर्ड तपाईँले थुप्रै थुप्रै ब्लगहरूमा गएर पनि सुन्न सक्नुहुनेछ। त्यस्तै केही ब्लगहरूको नाम म तपाईँहरूमा राख्दछु। www.moharbihaniblogspot.com www.chisapaninepalblogspot.com www.esahityasansar.com हजुर, यस्तै हाम्रो छुट्टै एउटा पेज पनि रहेको छ गजल संसार। तपाईँले यस कार्यक्रमलाई गजल संसारमा गएर पनि सुन्न सक्नुहुनेछ। साथसाथै तपाईँका पनि यस्तै गजलहरू छन् भने dearshanti25@gmail.com dearshanti25@gmail.com मा मेल गरेर पठाउन सक्नुहुनेछ र हाम्रो पेज गजल संसारमा पनि तपाईँले आफ्ना गजलहरू पोस्ट गर्न सक्नुहुनेछ। यो जानकारी सँगसँगै आज म तपाईँमा बिदा हुने अनुमति चाहन्छु। अर्को हप्ता सोमबार तपाईँका गजल र साङ्गीतिक गजलहरू लिएर उपस्थित हुने नै छु। जाँदा जाँदै तपाईँ माझ एउटा साङ्गीतिक गजल छोड्दैछु। नमस्कार, शुभ सन्ध्या। बन्धन किन भयो मिटिएको माया प्रीत मन सताउने बनिदियो रोग बाटाबन्धन किन भयो मिटिएको माया प्रीत मन सताउने बनिदियो रोग जा पुगे नि सुख सित फुलको चोली सुखसित तितो शुल्क चोली किनार बाट हेरिरहेछु बजी गान खोली किनार बाट हेरिरहेछु बजी गान खोली मेरी माया आज भोली कहाँ पुगिन होली मेरो निम्ती न फर्किने गई होली मेरी माँ